أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم حمدا لفاتر لكل الصلاة على خاتم الرسل اللهم صل على سيدنا محمد وعلى آل محمد وبارك وسلم عليه. ناظرین گرامی، پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. اے آر وائی کیو کا یہ خاصہ ہے کہ وہ عوام الناس کی فلاح کے لیے اور ان کی بہتری کے لیے حکمت سے منسلک وہ تمام چیزیں آشکارا کرتی ہے کہ جس کی ضرورت ہر انسان کو ہے، ہر مرد اور خواتین کو ہے. اور اس سلسلے میں ہم ایک ایک چیز آپ کے سامنے ٹاپک کے طور پہ رکھتے ہیں تاکہ آپ کو ان چیزوں کی اہمیت کا اندازہ ہو سکے. ہمارا آج کا ٹاپک جو ہے وہ گڑ کے فوائد ہیں، اور گڑ ایک بڑی عام سی چیز ہے، لیکن اس میں جو سب سے اہم چیز جو ہوتی ہے کہ وہ گڑ جو کہ دیسی گڑ ہو، اور وہ گڑ کہ جسے یوریا کھاد کے ذریعے گنا نہ اگایا ہو، نیچرل طریقے سے جو ہے وہ گنا اگا ہوا ہو، اور وہ گنے کو جمع کیا جائے اور وہیں زمین پر بڑی بڑی مشینیں ہوتی ہیں، ہاتھ سے چلنے والی مشینیں ہوتی ہیں جس سے گنے کا رس نکالا جاتا ہے، اور وہیں پر وہ گنے کا رس نکالا جائے اور وہیں پہ بڑے بڑے جو ہے آئرن کے یا لوہے کی کڑھائیاں ہوتی ہیں، اس میں جو ہے وہ گنے کا رس ڈال دیا جاتا ہے اور اس کو جو ہے بڑے آگ کا ایک الاؤ جلایا جاتا ہے اور اس میں اس کو پکایا جاتا ہے. تین چار لوگ ہوتے ہیں جو بڑے بڑی کفگیریں لے کے، چمچے لے کے کھڑے ہوتے ہیں اور اسے ہلاتے رہتے ہیں. یہ منظر ہم نے پنجاب میں جاتے ہوئے بہت دیکھا، ساہیوال کی طرف دیکھا، پنجاب کے دوسرے اضلاع میں ہم نے دیکھا کہ راستوں میں لوگ گاڑیاں روک کے اور اندر کی طرف جاتے ہیں اور یہ گڑ بنتا ہوا دیکھتے ہیں. تو یہ بنیادی طور پہ اصل گڑ ہے، آرگینک گڑ ہے، جو کہ ہمارے پورے صوبے پنجاب میں، ہمارے صوبے سندھ میں کئی جگہوں پر جو ہے یہ گڑ بنایا جاتا ہے، اور باقاعدہ لوگ ادھر لائنیں لگا کر یہ آرگینک گڑ جو ہے وہ خریدتے ہیں. اور اس کے بعد ہم یہ بتاتے ہیں کہ سر سے لے کر پیر تک کے گڑ کے کیا فائدے ہیں. میں ایک عجیب واقعہ آپ کو بتاؤں کہ جب بڑی بڑی ٹیکسٹائل کمپنیز کے مینوفیکچرنگ پلانٹ میں گیا اور میں نے دیکھا کہ وہاں پہ دھاگے بن رہے ہیں اور دھاگوں کے باریک باریک ریزے جو ہے وہ اڑ رہے ہیں، اور وہاں پہ ہر تھوڑے فاصلے پہ اتنا بڑا ایک ڈبہ لگا ہوا ہے اور اس میں گڑ کے چھوٹے چھوٹے ٹکڑے ہیں، اور وہ ہر مزدور اور ہر لیبر کو یہ باقاعدہ کہا جاتا ہے کہ ہر ایک گھنٹے کے اندر چھوٹا سا ٹکڑا جو ہے گڑ کا وہ لے کر منہ میں ڈالو اور اس کو جو ہے وہ چیوم کرتے رہو. تو اس کی وجہ پوچھی گئی تو پتہ ہی چلا کہ یہاں پہ چونکہ دھاگا ناک کے راستے، گلے کے راستے جو ہے وہ منہ میں جا کے اور وہ ریشہ بنتا ہے، بلغم اتنا زیادہ ہو جاتا ہے تو اس میں جا کے رکاوٹ نہ بن جائے. گڑ کا یہ خاصہ ہے کہ یہ ریشے کو، بلغم کو باقاعدہ کاٹتا ہے اور نکالتا ہے. تو سب سے پہلی بات تو یہ ہوا کہ جتنی بھی سینے کے امراض ہیں، سینے کے امراض میں چاہے کھانسی ہو، بلغم ہو، نزلہ ہو، اس کا علاج جو ہے اصلی گڑ جو ہے بڑی عمدہ چیز ہے کہ آپ اسے جو ہے استعمال کریں، چھوٹا چھوٹا ٹکڑا دن میں تین چار دفعہ لیں. اور نبی اکرم صلی اللہ علیہ وسلم کی سنت جو کہ کھانا کھانے کے بعد میٹھا کھانے کی، اس میں کچھ نہ کھائیں، صرف گڑ کا ایک ٹکڑا لے لیں اور اس کا استعمال کریں. گڑ کے اندر کرومیم بھی ہوتا ہے، گڑ میں آئرن بھی ہوتا ہے، میگنیشیم بھی ہوتا ہے، اور گڑ میں پوٹاشیم بھی ہوتا ہے. لیکن ایک بڑی اچھی بات یہ کہ جو شوگر پیشنٹ ہوتے ہیں ان کے لیے اس میں جو مٹھاس ہے وہ بہت ہی معدوم سی ہوتی ہے، کم سی ہوتی ہے، وہ اس کا استعمال زیادہ سے زیادہ 5 گرام کے قریب پورے دن میں کر سکتے ہیں. اتنے چھوٹے چھوٹے پیس بنا لیں اور چائے کے ساتھ اگر وہ کھاتے ہیں تو جو جسم کے اندر کرومیم کی کمی ہوتی ہے وہ بہتر ہوتی ہے. لیکن 5 گرام کا مطلب اتنا سا ٹکڑا ہوتا ہے، اسے پورا دن میں کھانا ہے، ایک ساتھ نہیں، تھوڑا صبح کی چائے کے ساتھ لے لیا اور شام کی چائے کے ساتھ. اس سے آپ کے جو سب سے اچھی بات یہ ہوتی ہے کہ وہ لوگ جو کہ عموماً پورے جسم کے اندر کریمپس، پورے جسم کے اندر درد ہوتے ہیں، ان کی بہتری کے لیے یہ بہتر ہوتا ہے. وہ لوگ جن کا آدھے سر کا درد رہتا ہے ان کے لیے یہ بہترین دوا ہے کہ اس کو رات کو سونے سے پہلے تقریباً 5 گرام کے قریب گڑ جو ہے وہ چبانے اور اس کے بعد ایک گھٹ پانی پی کے سو جائیں، تو یہ آدھے سر کے درد کی بہترین دوا ہے. اسی طریقے سے वज़न को ये मेंटेन रखता है, ये वज़न बढ़ाता नहीं। जो चीनी होती है वो वज़न बढ़ाती है, मीठी चीज़ें शीरा हो गया ये वज़न बढ़ाते हैं, लेकिन गुड़ का ये खासा है कि अगर आप खालिस और देसी और ऑर्गेनिक गुड़ लेंगे, मैं ब्राउन शुगर की बात नहीं कर रहा जो प्रोसेसिंग के बाद आती है, सिर्फ ताज़े गुड़ की बात कर रहा हूँ कि उसे घर पर ही आप अगर किसी चीज़ में हल्का सा मार के उसको पाउडर कर लें और चाय में डाल लें तो ये वज़न कम रखता है, वज़न बढ़ाता नहीं है। और दूसरी चीज़ ये कि जिस्म के अंदर अमूमन जो हम मुख्तलिफ बादी चीज़ें खाते हैं, जिस्म में गैस जमा हो जाती है, पेट फूल जाता है, उसके लिए बड़ी उम्दा चीज़ है कि आप इसको थोड़ा सा खाना खाने के बाद जो है लाजमी खाएँ। और इसकी एक चूर्ण भी आयुर्वेदिक के अंदर है जिसमें अजवाइन है, सफ़ेद ज़ीरा है, काली मिर्ची है, तीन चीज़ें हम वज़न लेनी है और चौथी चीज़ इसमें गुड़ है, उनको चारों को आप 100-100 ग्राम लेकर पीस लीजिए और ये एक चूरन बड़ा मीठा सा बन जाता है। ये अगर आप वो लोग जिनका मैदा कमज़ोर है, वो लोग जिनको गैस बहुत भरती है, इन सब के लिए बेहतरीन चूरन है जिसमें मैंने अर्ज़ किया कि ये चार चीज़ें ले लीजिए और इसका इस्तेमाल आप कीजिए तो इससे काफ़ी बेहतर आती है। इसी तरीके से ये आँतों के फेल को जो है बेहतर करता है, आँतों में जो गुड़ गुड़ होती है, क्रैम्स होते हैं, उसके लिए गुड़ जो है एक बेहतरीन दवा है, उसको इस्तेमाल करें और ये भी रात को इस्तेमाल कर सकते हैं। वो लोग जिनको कब्ज़ रहता है, वो लोग जिनको कॉन्स्टिपेशन, उनके लिए भी गुड़ बड़ी अच्छी चीज़ है कि इसको खालिश सरसों का तेल जो है वो 5 कतरे एक चमचा यानी कि 1 टेबल स्पून गुड़ ले लीजिए और इसके साथ इसको खाइए तो इससे आपका कब्ज़ सही होगा। वो लोग वो अफराद कि जिनको खांसी का मसला हल नहीं होता, खांसी है कि वो मुसलसल जारी रहती है और काफ़ी इलाज के बाद भी कुछ फ़ायदा नहीं होता, तो उसके लिए दो चीज़ें हैं, एक बही दाना है कि बही दाना ले लें और उसके बाद गुड़ ले लें, इन दोनों को पानी में डाल दीजिए और एक लोआब सा बन जाएगा, गुड़ उसके अंदर घुल जाएगा और उसमें से आप वो दाने चाहें तो चबा लीजिए और उन दोनों को आप बाकायदा मुंह में च्यूंग करते हुए खाइए, गुड़ और बही दाने को। इससे आपकी खांसी जो है जैसी भी पुरानी होगी, इंशाल्लाह 2-3 दिन में आप देखेंगे कि आपकी खांसी जो है वो बेहतर हो जाती है। इसी तरीके से ये गला साफ़ रखता है, अमूमन गले में खुशूनत हो जाती है, गले में दर्द होता है, उसके लिए गुड़ बड़ी अच्छी चीज़ है कि ओरिजिनल देसी गुड़ का इस्तेमाल आप इसको किया कीजिए तो इससे आपका गला भी सही रहता है। वो लोग जिनको हिचकियाँ आने लगती हैं, बाद दफ़ा कुछ ख़राबी की वजह से हिचकियाँ आने लगती हैं, उसके लिए भी ये कि खड़े होकर आप थोड़ा सा गुड़ को पीसें और उसके बाद खड़े होकर उसको आधा चमचे के करीब यानी कि 1 टीस्पून जो है आप ले लें और उसके बाद पानी पी लें तो इससे हिचकियाँ फौरी तौर पर जो है रुक जाती हैं। इसीलिए इसी तरीके से आप अगर कहीं से थके हुए आ रहे हैं तो कोई ड्रिंक लेने के बजाय, कोई चाय पीने के बजाय अगर आप गुड़ की चाय पियेंगे तो आप 5 मिनट के अंदर आपका जो ये थकन दूर जाएगी। आप थोड़ा सा गुड़ लीजिए और 1 चमचे गुड़ को 1 प्याली पानी में अच्छी तरीके से पकाइए और इसी तरीके से कोई चाय की पत्ती वगैरह ना डालें, इसी तरीके से गुड़ पानी आप नीम गर्म पियेंगे तो आपके जिस्म के दर्द भी कम होंगे और आपकी जो थकन होती है वो जो है बिल्कुल सही हो जाती है। पेट की अमूमन बीमारियां जिसमें जिगर की बीमारी भी है, जिसमें तेजाबियत की भी बीमारी है, और इसमें यह है कि जब भी आपको ऐसा मसला हो तो आपको जो मैंने चूरन बताया जिसमें सफ़ेद ज़ीरा के अलावा जो है आप उसमें सौंफ का इजाफा कर लें कि सौंफ और सफ़ेद ज़ीरा और काला नमक, इन तीनों चीज़ों के अलावा चौथी चीज़ गुड़ ले लें 100-100 ग्राम और इसका चूरन बनाएं तो पेट की जितनी भी बीमारियां होती हैं इससे इंशाल्लाह ताला आप बिल्कुल बेहतरी हो जाएगी। इसी तरीके से मुदाफ़ियती निज़ाम को ये बहुत बेहतर करता है, क़ुव्वत मुदाफ़ियत यानी कि इम्यून सिस्टम के लिए गुड़ बहुत अच्छा है। अगर देसी गुड़ ऑर्गेनिक गुड़ को अगर हम देखें कोई अच्छी जगह से मिल जाता है तो उसे आप इस्तेमाल करें और इससे आप ये देखेंगे कि आपके अंदर एक जिस्म में फुर्ती भी आएगी, तेज़ी भी आएगी और इम्यून सिस्टम बेहतर होगा, छोटी छोटी बीमारियां जो है आप वो कैच नहीं करेंगे। इसी तरीके से ब्लड प्योरीफायरिंग के लिए ये बड़ा उम्दा है, निज़ाम तनफ्फुस के लिए जैसे मैंने कहा कि अगर दमा खांसी हो तो इसको मुनक्के के साथ अगर आप गुड़ को लेते हैं तो आपका दमा भी सही होता है, फेफड़ों के लिए ये बेहतर चीज़ है और आधे सर का दर्द का मैंने कहा कि इसको शाम को भी खाइए और अलसी के साथ इसका इस्तेमाल करने से खांसी दमा ये सब चीज़ें बेहतर हो जाती हैं। इस पर हम मज़ीद बात भी करेंगे और आपके सवालात भी लेंगे। यहाँ पर हम एक मुख्तसर से वक्फे की जानिब बढ़ रहे हैं, मिलते हैं आपसे वक्फे के बाद। अस्सलामु अलैकुम व रहमतुल्लाह। السلام علیکم ورحمۃ اللہ. وقفے کے بعد آپ کا میزبان پروگرام حکمت اور صحت میں حاضر خدمت ہے. ہمارے پاس کالرز ہیں, ان سے پہلے بات کرتے ہیں. ہمارے پاس ایک کال ہے. جی السلام علیکم. جی وعلیکم السلام. کون صاحب کہاں سے؟ جی میں آصف بات کر رہا ہوں لاہور سے. جی جناب فرمائیے. جناب میں اوٹنی کے دودھ کے جو ہوتے ہیں اس کے فوائد بتا دیں, وہ کیسے استعمال کرنا چاہیے. ٹھیک ہے جناب, بالکل ٹھیک ہے, آپ کو بتاتے ہیں. ہاں پاس ایک اور کالر ہے, ان سے بھی بات کرتے ہیں. جی السلام علیکم. وعلیکم السلام. جی کون صاحب کہاں سے؟ میں لاہور سے بول رہا ہوں ساتھ چودھری. میں نے بتایا کہ میرا جو منہ ہر وقت خشک رہتا ہے. ٹھیک, ہر وقت خشک رہتا ہے, کسی وقت بھی نہیں یہ صحیح رہتا. شوگر تو نہیں آپ کو؟ شوگر ہے لیکن کنٹرولڈ ہے, بی پی بھی ہے. ٹھیک ہے جناب, آپ بتاتے ہیں, بہت شکریہ آپ کی کال کا. ہمارے پاس آصف صاحب لاہور سے, آپ نے ہمیں اوٹنی کے دودھ کے فائدے پوچھے. دیکھیے سب سے پہلی بات تو یہ کہ یہ گردوں کے فنکشن کو بہتر کرتا ہے. گردوں کی جو بیماری ہوتی ہے اس میں کافی مددگار ہوتا ہے. ڈائلسس کے پیشنٹ اگر اس کو ایک قلیل مقدار میں, یعنی کہ صبح آدھی پیالی شام کو آدھی پیالی پئیں تو ان کے لیے کافی بہتر ہوتا ہے. کریٹینین کا لیول اس سے بہتر ہوتا ہے, اور اسی طریقے سے یوریا بھی اس سے اگر آپ کا بہت زیادہ ہے, کریٹینین زیادہ ہے, تو اگر اوٹنی کا دودھ آپ قسطشیری کے ساتھ لیں کہ ایک 5 گرام صبح اور 5 گرام شام ارک گلاب اور اوٹنی کا دودھ اس کے ساتھ آپ لیں تو اس سے آپ دیکھیں گے انشاءاللہ بہتر ہوگا. اسی طریقے سے جگر کے امراض کے لیے بھی بہت عمدہ ہے, اور یہ انسانی صحت کے لیے اوٹنی کا دودھ بہت اچھا رہتا ہے. ہمارے پاس ایک کالر ہے, ان سے بات کرتے ہیں. جی السلام علیکم. السلام علیکم سر. جی حکیم صاحب کیسر علی عرض کر رہا ہوں ننکانہ صاحب سے. جی فرمائیے کیسر صاحب. حکیم صاحب نا میں نا آج سے نا کوئی 2 مہینے پہلے آپ سے نا شوگر کے متعلق پوچھا سی, تے شوگر تو اب میری ماشاءاللہ کنٹرول میں ہے. ٹھیک, صبح میں اٹھنا نا تے میرے نا لتاں میں درد ہوتی ہے, تے پاؤں کے کرے نا اگلے انگلیں یہ نا سن سن رہتی ہیں, انگوٹھا اور دوسری چارے انگلیں کریے نا سن رہتی ہیں, کمزوری محسوس ہوتی ہے, لتا نے نا وزن نہیں پہننا. ٹھیک جی, ٹھیک. ہمارے پاس ایک اور کالر ہے, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. یہ کال ہماری ڈراپ ہو گئی. اس میں دیکھیں بڑی اہم چیز یہ کہ ٹی وی کی آواز جو ہے مکمل طور پہ جو ہے بند رکھا کیجیے. جب آپ ہم سے بات کر رہے ہیں ہمارے تک آواز نہیں آ پاتی, تو آپ ٹی وی کا والیوم بند رکھیے پھر ہم سے بات کیجیے. تو اس سے انشاءاللہ تعالی خیال رکھیں تاکہ زیادہ سے زیادہ کالر ریسیو ہم کر سکیں. ہمارے پاس ہے جو صادق صاحب تھے لاہور سے, انہوں نے ہم سے سوال کیا کہ ان کو ہمارے بتائے ہوئے نسخے سے ان کی شوگر کنٹرول میں ہے, شوگر ان کی بہتر ہے. بہت زیادہ جو شوگر جن کو رہتی ہے, یا پھر ظاہری بات ہے اگر آپ کوئی نہ کوئی میڈیسن لے رہے ہیں تو اس کی وجہ سے منہ میں خشکی رہتی ہے. اور اس میں جو بڑی اہم چیز ہے کہ آپ انجیر لے لیں, انجیر کے 2 ٹکڑے کر لیں, اور رات کو سونے سے 1 گھنٹہ پہلے وہ انجیر چوستے رہیں, انجیر کھائیے نہیں. تو اس طریقے سے اس کو چوسنے سے بھی منہ کی خشکی جو ہے بہتر ہوگی, انجیر کا یہ خاصہ ہے. ہاں پاس ایک کالر ہے, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. سلام سر, محمد علی بات کر رہا ہوں رنجا خان سے. کیسے ہیں سر؟ جی بھائی بولیے. سر یہ نا کیا کہتے ہیں, میں نے موٹاپے کے حوالے سے پوچھا تھا. میری مسز کو جو ہے نا وہ موٹاپا ہے, تو وہ ان کا جو مطلب 2 بیٹے بچیاں بھی ہوئی ہیں, اس کے بعد ان کا پیٹ کافی نکل آیا نا. اچھا, ڈلیوری کے بعد. اچھا اچھا, ہاں جی. ان کا پیٹ کافی لٹک گیا, مطلب وہ اس کے لیے کچھ بتا دیں ایسا کہ جس سے وہ ان کا پیٹ جو ہے نا وہ کم ہو جائے. ٹھیک ہے, میں آپ کو بتاتا ہوں. ہمارے پاس ایک اور کالر ہے, ان سے بھی بات کر لیتے ہیں. جی السلام علیکم. جی وعلیکم السلام, میں گجرات سے علی بات کر رہا ہوں. جی علی صاحب. جی میرے پیٹ میں گیس بہت زیادہ رہتی ہے, کچھ کھا لوں تو ہضم بالکل نہیں ہوتا, نماز پڑھنے میں بھی دقت ہوتی ہے. اچھا اچھا, کھاؤں نہ کھاؤں گیس رہتی ہے, مطلب پیٹ کا بڑا مسئلہ. چلیں ٹھیک ہے جناب, میں آپ کو بتاتا ہوں. بہت شکریہ آپ کی کال کا. ہمارے پاس اور کالر. جی السلام علیکم. وعلیکم السلام. کون صاحب کہاں سے؟ ماجد محمود فیصل آباد سے بات کر رہا ہوں. جی صاحب بتائیے کیا سوال. رسولیوں کا مسئلہ ہے. अच्छा, किसको है? रसूली वाइफ को? हाँ जी, वाइफ को। अच्छा, तो नीचे लोअर एब्डोमेन में यूट्रस वगैरह का मसला है कहीं और है? हाँ जी, वहीं है जी। अच्छा, ठीक है, पीसीओ का मसला है। चलो मैं आपको उसका बताता हूँ हल। हमारे पास एक और कॉलर है, उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। सर मैं इमरान बात कर रहा हूँ लाहौर से। जी इमरान फरमाइए। तो ये ना एसिडिटी मेरी बहुत ज्यादा रहती है और कब्ज रहती है। ठीक, तेजाबियत भी है और कब्ज भी। उम्र कितनी है आपकी? 40 साल है तकरीबन। 40? जी जी। चलिए ठीक है जनाब, आपको बताते हैं। आप पास एक और कॉलर है, उनसे भी बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम रहमतुल्लाह वबरकातुह। मुहतरम अब्दुल गफार सऊदी अरब से बात कर रहा हूँ। जी फरमाइए जनाब। मेरे नाक में खुश्की ज्यादा है और जख्म रहता है, थोड़ा थोड़ा ठीक नहीं हो रहा। मैं वैसे सरसों का तेल तो लगाता हूँ, उससे भी ठीक नहीं होता, तो कोई रहनुमाई फरमा दीजिए। अच्छा, इसके अलावा आपको कुछ छींके वगैरह तो ज्यादा नहीं रहती है? एलर्जी का मसला तो नहीं है? एलर्जी चेकअप नहीं करवाया तो ये चेकअप। चलिए मैं इसका हल बताता हूँ इंशाल्लाह। बहुत शुक्रिया, सऊदी अरब से थे। हमारे पास एक और कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। ये कॉल जो है हमारी ड्रॉप हो गई। कैसर साहब ननकाना साहब से थे और इन्होंने ये बताया कि इनकी शुगर का इलाज कर रहे हैं, लेकिन ये कि काफ़ी सूजन इनके ज़्यादा बढ़ गई है जिस्म के अंदर, उंगलियों में और पाँव के तरफ और तमाम सूजन बढ़ गई है। देखिए ये बहुत ख़तरनाक सिचुएशन होती है, सूजन मत होने दीजिए। चावल जो है बिल्कुल बंद कर दीजिए, तली हुई चीज़ें और बहुत ज़्यादा घी का इस्तेमाल बिल्कुल बंद कर दीजिए, बल्कि आप घी बंद कर दें। और इसमें यह कि अलसी इस सिलसिले में बहुत उम्दा चीज़ है कि आप 5 ग्राम अलसी जो है वो सुबह के वक्त और 5 ग्राम शाम को आप ले लें। अलसी शुगर पेशेंट वालों के लिए एक बहुत अच्छी टॉनिक है कि वो सुबह शाम इसको लेंगे तो इससे आपकी सूजन का मामला भी ठीक रहेगा और शुगर भी इससे कंट्रोल रहेगी। जो दवाएं आप ले रहे हैं उन दवाओं को बंद मत कीजिए, उसको कैरी ऑन करें और उसके साथ आप अलसी दीजिए। हाँ पास एक कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। सर मैं मुनीर बात कर रहा हूँ सरगोधा से। जी मुनीर साहब। सर मेरे ना जिस्म में बहुत दर्द रहती है और कब्ज का भी मसला है। अच्छा, और ऐसा लगता है कि जैसे मुझे खून भी आता है, बवासीर का भी मसला मुझे लगता है। अच्छा अच्छा अच्छा, चलें ठीक है इंशाल्लाह आपको बताते हैं। हमारे पास एक और कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। जी कौन कहाँ से? मैं साबरा बोल रही हूँ। जी बोलिए। जी बोलिए। हकीम साहब मेरे पट्ठों में बहुत दर्द है, इस कदर दर्द है कि मैं अब गर्दन ऐसे कर भी नहीं सकती, बहुत दर्द है मेरे पट्ठों में। अच्छा अच्छा, तो आपको शुगर तो नहीं है? नहीं नहीं बिल्कुल भी नहीं है। अच्छा अच्छा, चले नहीं बिल्कुल भी नहीं है। चले ठीक है इंशाल्लाह आपको बताते हैं। बहुत शुक्रिया आपकी कॉल का। हमारे पास एक और कॉलर है, उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम मकीन साहब। जी कौन साहब है, कहाँ से? हेलो, मैं जामशोरा से बोल रही हूँ। जी नाम बताइए। हमीदा नाम है मेरा। जी सवाल बताएं। मुझे शुगर है बहुत और मैं ये मेडिसिन तो खा रही हूँ लेकिन खा के थक गई हूँ बहुत। अच्छा, खाती हूँ तो कंट्रोल में रहती है, अगर एक दिन दो दिन छोड़ देती हूँ तो फिर वही मसला होगा। अच्छा चलिए ठीक है, मैं आपको बताता हूँ। बहुत शुक्रिया। कॉलर है हमारे पास। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। सर मेरी उम्र अभी सिर्फ 28 साल है, मोहम्मद अली बात कर रहा हूँ शेखुपुरा से। तो मेरा कोलेस्ट्रॉल लेवल बहुत बढ़ गया। अच्छा, कितना हो गया भाई? ये 245 के करीब है। 245? ठीक है जी जी, चलें ठीक है आपको। और ट्राइग्लिसराइड्स भी बहुत ज्यादा हैं। चलें ठीक है जनाब। हमारे पास एक और कॉलर है। अस्सलाम वालेकुम रहमतुल्ला। अस्सलाम वालेकुम। वालेकुम सलाम, कौन कहाँ से? मैं पेशावर से बोल रही हूँ बेटा। जी फरमाइए। मैं पिशावर से बोल रही हूँ। जी फरमाइए कौन? और आप और सवाल बताइए। कमर में दर्द हो रहा है, कमर में दर्द है 1.5 साल से, और वो डॉक्टर साहब कहते हैं कि आपके मोरे खुले हुए हैं। अच्छा ठीक है जनाब, आपस एक और कॉलर है उनसे भी बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम सलाम हकीम साहब, क्या हाल है आपका? अल्लाह का शुक्र है बेटा, कौन कहाँ से? हकीम साहब मैं राबिया बात कर रही हूँ लाहौर से। जी फरमाइए। हकीम साहब मेरा थोड़ा डिटेल में मसला है, मेरे फर्स्ट बेबी को 4 साल हो गए हैं, तो वो सिजेरियन से हुआ था। अच्छा। उसके बाद से मेरा जो हड्डी रीढ़ की हड्डी का निचला हिस्सा यानी बैक बोन जो है एंड के पोर्शन पे वो बिल्कुल सुन हो गई। उसके बाद से इतना ज्यादा पोर्शन मेरा वो सुन रहा था कि मुझे सहारे के साथ उठना पड़ता। फिर वो मुसलसल रही और जहाँ मुझे इंजेक्शन लगा था कमर में वहाँ भी मुझे दर्द होती रही। फिर सेकंड मेरा जो बेबी हुआ है तो उसमें मेरा नॉर्मल हुआ, लेकिन उसके बाद जो है ना मुझे लेफ्ट साइड पे बिल्कुल जहाँ रीढ़ की हड्डी खत्म होती है यानी वो भी हिप बोन है उसमें पेन होने लग गई। तो वो भी अब जो है वो मेरी बेटी अब 2 साल की होने वाली है लेकिन वो अभी तक कॉन्टिन्यू चल रही है। और इसके अलावा हकीम साहब मुझे ये हुआ है कि पिछले दिनों इतनी ज्यादा यानी मैं चल ज्यादा रही थी तो उसकी वजह से ये हुआ कि मेरी बैक में जो है ना वो बहुत ज्यादा पेन होने लग गई उसी जगह पे और वो ऊपर रीढ़ की हड्डी की तरफ आने लग गया। फिर उसके साथ मुझे लिकोरिया का भी प्रॉब्लम है और अब मेरे बाल भी बहुत ज्यादा गिरने लग गए हैं। उम्र बता दीजिए आप अपनी। मेरी 32 इयर्स है। ठीक है राबिया, हम आपको जवाब देते हैं। पास एक कॉलर है। जी अस्सलाम वालेकुम। वालेकुम सलाम। कौन साहिबा कहाँ से? नादिया सियालकोट से। जी फरमाइए सवाल। मेरा बेटा है 2.5 साल का। ठीक। वो ना चलता नहीं है, टांगों पे वजन नहीं डालता। डॉक्टर्स कहते हैं उसके पट्टे कमजोर है, बड़ी मेडिसिन दी है। वैसे दिमागी तौर पे ठीक है? दिमागी तौर पे पीछे था लेकिन अब माशाल्लाह से थोड़ी थोड़ी बातें करते हैं। अच्छा। अब बेहतर है, लेकिन टांगों पे वजन बिल्कुल नहीं डालता, खड़ा करें तो फौरन टांगे उठा लेते हैं। अच्छा अच्छा चलें ठीक है, मैं बताता हूँ। हाँ पास एक कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। ये कॉल हमारी ड्रॉप हो गई। अली साहब गुजरात से हैं, इन्होंने बताया कि इनको गैस्ट्रिक का बहुत मसला है। एक आप चूरन लिख लीजिए जिसमें आप अजवाइन ले लें, सफ़ेद ज़ीरा ले लें और सौंफ ले लें 50-50 ग्राम, और 50 ग्राम इसमें गुड़ डाल दें। मैंने आज बताया कि चूरन बहुत उम्दा होता है खाना खाने के बाद, ये इसे आप इस्तेमाल करें, इससे बेहतरी आएगी। और गुजरात से एक फ़ोन था इन्होंने, अच्छा ये तो मैंने जवाब दिया गुजरात वाला। उसके बाद मोहम्मद अली साहब हैं रहीम यार खान से, इन्होंने बताया कि मोटापा इनको बहुत ज़्यादा हो गया है। इस सिलसिले में भी आप एक चीज़ जहन में रखें, एक देसी टोटका है कि वो जो कड़वा तेल होता है, ये जो सरसों का कड़वा तेल, ये आप अपने जो बैली होती है नाफ में रोज़ाना रात को सोने से पहले थोड़ा सा तेल लेके नाफ के अंदर डाल के और ऊपर जैसे रुई आप रख लेते हैं इस तरीके से कीजिए। और बरगे सदाब, सफ़ेद ज़ीरा और सूखा नींबू हम वज़न लेके पिसवा लीजिए, 2-2 चमचे यानी कि 5-5 ग्राम सुबह और शाम को लीजिए, इससे इंशाल्लाह आपका पेट अंदर हो जाएगा। वहाँ पर एक कॉलर है उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। नाज़रीन यहाँ पे हम एक मुख्तसर से वक्फे की जानिब बढ़ रहे हैं, मिलते हैं आपसे वक्फे के बाद। अस्सलाम वालेकुम वरहमतुल्लाह। वक्फे के बाद आपका मेज़बान हकीम सैयद अब्दुल बासित हाज़िर ख़िदमत है। हमारे पास एक कॉलर मौजूद हैं, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। वालेकुम सलाम, कौन साहब कहाँ से? जी मैं एहसान बात कर रहा हूँ अबू धाबी से। जी फरमाइए। सर रात को जब सोता हूँ ना तो मुंह से पानी बहुत आता है। अच्छा ठीक है। और मेरा बीवी का जो पेट है ना वो थोड़ा बहुत बढ़ रहा है। आपको शुगर तो नहीं है? जी आपको शुगर तो नहीं है मुंह से पानी जिसको आ रहा है? मेरे को आ रहा है मुंह से पानी। हाँ तो शुगर नहीं है? शुगर नहीं है, बस ये मैं पूछ रहा था आपसे। और वाइफ कोलेस्ट्रॉल वगैरह सब कुछ सही है? चल ठीक है। बीवी का जो है ना वो पेट बहुत बड़ा हुआ है, उसका थोड़ा कोई बता दें, पेट उसका थोड़ा कम हो जाए। चल ठीक है जनाब, हम आपस एक कॉलर उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। कौन साहिबा कहाँ से? मैं ना फैसलाबाद से बोल रही हूँ। जी सवाल बताइए। सर मेरी ना बदलियाँ एक उनको ना सांस का बहुत मसला है, उनको ना एस्मा है। अच्छा ठीक है। और दूसरा मेरी ना दो बेटी हैं, दोनों सिजेरियन से हैं। अच्छा। और मेरी ना पॉलीसिस्टिक का मुझसे मुझे ना मसला हो गया, और उसके साथ ना मेरा पेट लटक गया नीचे की जाने ना। ठीक। तो मुझे ना उसका भी कुछ बता दे। और मेरे हस्बैंड को शुगर है और उनका ना टीजी बहुत बड़ा हुआ है। आपका क्या मसला ये बताइए, तीन चार मेरा मेरी ना बेटियां हैं दो, मुझे ना पॉलीसिस्टिक का मसला। अच्छा, है। पीसीओ का मसला है। ठीक है जी। तो इसका और साथ में मेरे ना हस्बैंड को जो टीजी बहुत बड़ा हुआ उनका कोलेस्ट्रॉल जो होता है वो। चल ठीक है जनाब, बहुत शुक्रिया आपके सवाल का। आप एक और सवाल ले लेते हैं। हम आप एक कॉलर है। अस्सलाम वालेकुम। जी कौन साहब कहाँ से? लाहौर से बोल रहा हूँ, वहीद अहमद। जी वहीद साहब जी, जी सवाल बताइए। सर मेरे ना तीन साल से ना मेरे कमर में पेन होती है। कमर में दर्द है आपके? हाँ जी। ठीक है। और मुझे शुगर और ब्लड प्रेशर भी है। ठीक है जनाब, ठीक है जनाब, आपको बताते हैं इंशाल्लाह। हमारे पास एक कॉलर और है, उनसे भी बात कर लेते हैं। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम हकीम साहब, मैं राहिदा बोल रही हूँ इस्लामाबाद से। जी फरमाइए। सर मेरा ऐसा है कि जब मैं सो के उठती हूँ तो मेरी आंखों के पानी आता है, आंखों से पानी से निकलता है और आंखों के सामने जाले जाले से आते हैं। अच्छा। क्या मसला है मुझे समझ नहीं आ रही, काफी दिन से ऐसा हो रहा है और मैं जैसे ही आके जब मेरी आंखें दुखना शुरू हो जाती है, साफ कर करके ना पानी पानी से आ रहा है और जाले जाले से आ रहे हैं। ठीक है। किसी ने मैंने किसी से डिस्कस किया था तो मुझे किसी ने बताया कि जी आंखों में सफेद मोतियां आने का खदशा है। ठीक है, ओके, बहुत शुक्रिया आपकी कॉल का। सवालात हमारे पास खास से जमा हो गए। माजी साहब फैसलाबाद से, इन्होंने पीसीओ के मुताबिक बताया। एक पीसीओ का सवाल अभी भी आया, वो भी खातून सुन लें कि दो चीज़ें आपने लेनी है, धमासा बूटी लेनी है 5 ग्राम लेनी है, तुख्म गाजर 5 ग्राम लेना है और सौंफ 5 ग्राम। इन तीनों चीज़ों को एक गिलास पानी में अच्छी तरीके से पकाइए और छान कर इसका अरक या जो जो कहवा है वो पिया कीजिए, 3 महीने तक लीजिए। और इसी तरीके से अंजीर का इस्तेमाल करें, रात को 2 अंजीर पानी में गर्म करके और उसका इस्तेमाल करें। इमरान साहब लाहौर से, इन्होंने बताया कि इनको तेजाबियत बहुत रहती है, कॉन्स्टिपेशन है, इसके लिए जो सबसे उम्दा चीज़ है कि आप इंजीर का इस्तेमाल करें। इंजीर 5 अदद जो है आप रोज़ाना सुबह लिया करें और इसको उबाल कर लिया कीजिए। और तेजाबियत के लिए जो है बड़ी इलायची के दाने, छोटी इलायची के दाने और तबाशीर, 3 चीज़ें जो है 50-50 ग्राम जमा कर लें और इसको पीस लीजिए और इसके अंदर 150 ग्राम मिश्री डाल के सुबह शाम खाना खाने से पहले दोपहर को भी 1 चमचा ले लिया कीजिए, आपकी तेजाबियत ठीक हो जाएगी। अब्दुल गफ्फार साहब सऊदी अरब से, इन्होंने बताया कि नाक में खुश्की बहुत है, इसके लिए आप सिंपल सा ये करें कि रोगने बादाम, बादाम का तेल बाज़ार से मिल जाएगा, वो लेकर और ये कॉटन बड से नाक के दोनों नथनों में लगाइए, इंशाल्लाह ताला ये बेहतर हो जाएगा। इसी तरीके से हमारे पास मुनीर साहब सरगोधा से टेलीफोन इन्होंने किया, जिस्म में दर्द है, इसके लिए आप एक दवा लिख लीजिए कि जिसमें सूरनजान शीरी है, सौंठ है और तीसरी चीज़ बुधावा है। इन तीनों चीज़ों को अच्छी तरीके से पीस के सुबह शाम 5-5 ग्राम लीजिए और लगाने के लिए जैतून के तेल में तकरीबन 1 पाव तेल में 50 ग्राम लौंग जो है वो जला लीजिए और ये तेल लगाइए। साबरा साहिबा मुल्तान से, इन्होंने बताया कि इनको भी जो है कमर का दर्द है और बहुत ज़्यादा जिस्म में इनको दर्द है, इसके लिए भी आप नुस्खा लिख लें, सौंठ, अजगन नागोरी, सूरनजान शीरी और मूसली सफ़ेद, ये چاروں چیزیں 100-100 گرام لے کے اور 5-5 گرام صبح شام لیجئے. جامشوروں سے حمیدہ بہن ہماری, انہوں نے شوگر کے متعلق پوچھا. شوگر کے لیے آپ یہ پاؤڈر بنا لیجئے, جس میں جامن کی گٹھلیاں لے لیجئے, السی لے لیجئے, میتھی دانہ اور اسی طریقے سے چرائتا نیپالی, یہ چاروں چیزیں آپ لے لیجئے اور اس کو پسوا لیجئے. 100-100 گرام یہ چیز لے لیں اور صبح 5 گرام, شام 5 گرام یہ پاؤڈر لیجئے. اس سے ان شاء اللہ تعالیٰ کافی بہتری آ جائے گی. محمد علی صاحب شیخوپورہ سے, انہوں نے کولیسٹرول کے متعلق بتایا کہ 240 کولیسٹرول ہو گیا ہے. آپ فوری طور پہ سانچی پان جو ہے, اگر جڑ پان کی ایک ہوتی ہے خولن جان, اگر وہ مل جاتی ہے تو پان تو ہر جگہ مل جاتا ہے, ایک عدد پان لے لیں اور ادرک 2 انچ کا ٹکڑا, پودینے کی 40 پتیاں اس کو آپ لے لیں اور اس میں 2 انجیر جو ہے اضافہ کیجئے اور اس کو پانی میں اچھی طریقے سے ابالیے اور ابالنے کے بعد اچھی طریقے سے نچوڑ کے یہ پانی صبح نہار منہ پیجئے اور 200 قدم واک کیجئے. پشاور سے ایک خاتون تھیں, انہوں نے بتایا کہ کمر میں درد ہے, اس کے لیے نسخہ آپ لے لیجئے. کمر کے درد کے لیے کمر کس لے لیجئے, گوند کتیرہ لے لیجئے اور سورن جان شیریں لے لیجئے اور بدھاوا, چار چیزوں کو ہم وزن لے لیجئے اور پیس کے صبح اور شام 5-5 گرام لیجئے. رابعہ صاحبہ لاہور سے, انہوں نے بتایا کہ سن پنا ان کو بہت ہے, ان کے لیے بھی نسخہ میں نے لکھا ہے, بدھاوا ہے, کمر کس ہے, سورن جان شیریں, یہ 100-100 گرام ہے اور آخر کرہ 25 گرام جو ہے آپ اس میں لے لیں اور اس کے بعد اس کو پسوا لیجئے. دوسرے مسئلہ جو آپ نے وائٹ فولڈ کا بتایا, اس کے لیے گوند کیکر بہت اچھی چیز ہے. گوند کیکر 100 گرام لے لیجئے, 100 گرام مصری پیس لیجئے, یہ بہترین دوا ہے لڑکیوں کے لیے بھی, خواتین کے لیے بھی. صبح نہار منہ 1 ٹیبل اسپون جو ہے یہ پاؤڈر پانی کے ساتھ نہار منہ صرف لینا ہے, اس سے مسئلہ حل ہو جاتا ہے. نادیہ صاحبہ سیالکوٹ سے, آپ نے بتایا کہ 2.5 سال کا بچہ چل نہیں پا رہا, اس کے لیے آپ کو گودا لینا ہے, گائے کا جو گوشت ہوتا ہے اس کا گودا یا نلی جسے ہم کہتے ہیں, نہاریوں میں ڈالتے ہیں, نلی لے لیجئے. تقریباً 250 گرام نلی کو آپ کسی برتن میں اچھی طریقے سے پکائیے, وہ سارا تیل بن جائے گا. وہ تیل جب بن جائے تو اس کے اندر جو ہے تقریباً 50 گرام لونگے ڈال دیجئے اور 1 عدد جائفل اور 1 عدد پتا جو ہے تیز پات کا ڈال دیجئے اور اس کو اچھی طریقے سے جلنے دیجئے. اس کے بعد یہ تیل محفوظ کر کے رکھیے, یہ تیل بچے کے پاؤں میں لگائیے اور جو گھر پہ روٹی پکتی ہے اس کا اسٹیل کا برتن لیجئے اور اس میں روٹی کے بھاپ سے جو پسینہ سا جو اوپر کی طرف ہے وہ پسینہ لے کے ٹانگوں میں لگائیے. ان دونوں چیزیں کرنے سے انشاءاللہ 1 مہینے کے اندر اندر بچہ بالکل بہتر ہو جائے گا. عرفان صاحب ابوظہبی سے, انہوں نے بتایا کہ منہ سے پانی آتا ہے, اس کے لیے انجیر آپ, اور یہ عمدہ چیز ہے کہ آپ رات کو سونے سے پہلے جو ہے انجیر لے لیجئے اور سوکھے چنے جو کالے چنے ہوتے ہیں اس کا استعمال جو ہے زیادہ سے زیادہ کیجئے. دن میں کم از کم 200 گرام چنے کھائیے, 2 سے 3 ہفتے میں آپ کا مسئلہ جو ہے وہ حل ہو جائے گا. بیوی آپ کی جو ہے اس کے لیے میں نے نسخہ بتایا ہے, لیکن یہ کہ برگ سداب آپ لے لیں, یہ بڑی عمدہ چیز ہے, سفید زیرہ برگ سداب ہم وزن لے کے اس کا قہوہ ان کو دیجئے, یہ بڑی عمدہ چیز ہے. اگر یہ نہیں ملتا تو تخم ریحان جو کہ شربت میں ڈالتے ہیں وہ آپ لے سکتے ہیں, اس کو چیا سیڈس بھی تقریباً یہی چیز ہے, اس کو 1 ٹیبل اسپون 1 گلاس پانی میں ڈال کے جب وہ پھول جائے تو اس کو پینے سے بھی جو ہے پیٹ کا وزن صحیح ہوتا ہے. اور پیٹ کم کرنے کے لیے آج میں نے بتایا کہ جو ناف کے اوپر کی جو جگہ ہے جسے ہم بیلی کہتے ہیں, وہ بیلی میں اگر کڑوے تیل یعنی کہ سرسوں کا تیل روزانہ رات کو سونے سے پہلے 3 مہینے تک کے لگائے رہیں تو پیٹ باقاعدہ اندر چلا جاتا ہے, یہ بھی ٹوٹکا کر کے آپ دیکھیے. فیصل آباد سے انہوں نے بتایا کہ ان کو سانس کا مسئلہ ہے, اس سلسلے میں آپ جو ہے منقہ بڑی عمدہ چیز ہے, منقہ کے بیج نکال دیجیے اور اس میں گڑ جو ہے ہم وزن لے کے تقریباً 11 دانے منقے کے آپ لے لیں. اور بادام بھی اس سلسلے میں بڑی عمدہ چیز ہے کہ بادام کو ابال لیجئے اور اس کو نرم کر کے اس کو شہد میں پیس لیجئے, یہ لہو کے بادام بن جائے گا, اس کا بھی استعمال دمے کے لیے بہت عمدہ ہے. اسی طریقے سے وسیم احمد صاحب ہیں لاہور سے, اور انہوں نے بتایا کہ کمر میں ان کے درد ہے, اس کے لیے آپ موسٹلی سفید لے لیجئے, موسٹلی سیاہ لے لیجئے, ازگر ناگوری لے لیجئے اور گوند کتیرہ, یہ بڑی عمدہ چیز ہے. اگر یہ چاروں چیزیں آپ کو نہیں ملیں تو ہر قسم کے درد کے لیے, کمر کے درد کے لیے, گھٹنوں کے درد کے لیے, جو فلوٹ کا مسئلہ ہوتا ہے, ہڈیوں میں گیپ کا مسئلہ ہوتا ہے, اس کے لیے صرف گوند کتیرہ کافی ہے کہ آپ 5 گرام گوند کتیرہ صبح کے وقت جو ہے پیس لیجئے, اس کو پہلے سے تمام گوند کتیرہ پسوا لیجئے صبح جو ہے, یہ بالکل بہترین نسخہ ہے. پانچ گرام ایک پیالی گرم دودھ کے ساتھ گون کتیرہ لیں. وہ افراد جن کے گھٹنے کے آپریشن تجویز کر دیا گیا ہے اور ان کی عمر جو ہے 60 سال سے نیچے ہے تو وہ یہ نسخہ استعمال کریں گے تو 3 مہینے کے اندر ان کے گھٹنے بالکل بہتر حالت میں آ جاتے ہیں, وہ چلنے پھرنے لگتے ہیں. گون کتیرہ 5 گرام گرم دودھ کے ساتھ. اسی طریقے سے ہمارے پاس راہیلہ صاحبہ, انہوں نے ہم سے سوال کیا آنکھوں کے بارے میں. دیکھیں بیٹی, بات صرف اتنی سی ہے کہ جب وہ خود آپ کہہ رہی ہیں کہ ڈاکٹر نے کہا ہے کہ اس میں جالا آ رہا ہے یا جو بھی پرابلم ہے, اس کے لیے آپ آنکھوں کے ڈاکٹر کو بتائیے. یہ معاملات اتنے نازک ہوتے ہیں. آپ کو پتہ ہے کہ آنکھ کی جو پلک ہے پوری باڈی کے اندر سب سے نازک جگہ جو ہے وہ یہ ہوتی ہے. ہم لوگ جو الٹی سیدھی چیزیں لوگوں کے کہنے پہ فلانی چیز ڈال دی تو اس سے پتلی کے اوپر جو پلک ہوتی ہے وہ خراب ہونے کے چانسز ہوتے ہیں. اور یہ بھی میں آپ کو بتا دوں کہ یہ پورے باڈی کی سب سے نازک جلد جو ہے وہ پلک ہوتی ہے. تو کوشش کریں کہ ایسے معاملات جو ہے آئی کے جو ڈاکٹر ہوتے ہیں ان سے ریلیٹڈ جو ڈاکٹر ہے آئی سے ریلیٹڈ اس کو دکھائیے. میرے مشورے پر اس معاملے پہ نہیں چلیے. فیصل آباد سے ایک کال تھی اور انہوں نے بتایا کہ ان کو پی سی او کا مسئلہ ہے. پی سی او کے لیے میں آپ کو ایک نسخہ جو ہے وہ ابھی دے چکا ہوں جس میں میں نے یہ بتایا تھا کہ دھماسا بوٹی لینا ہے, تخم گاجر لینا ہے, کلونجی لینا ہے اور سونف لینا ہے. ان چاروں چیزوں کو 5-5 گرام لے کے پانی میں ابالیے اور اس کا قہوہ بنا کر آپ پیجیے تو انشاءاللہ تعالی اس سے کافی بہتری آ جائے گی. تو بنیادی طور پہ جو ہمارا آج کا پروگرام تھا وہ ہم نے گڑ کے اوپر رکھا تھا اور گڑ کے متعلق ہم نے خاصی چیزیں بتائیں, خاصی چیزیں رہ بھی گئیں. لیکن اس میں یہ چیز ذہن میں رکھیے کہ جو گڑ ہوتا ہے گا وہ دیسی بھی ہوتا ہے اور باقاعدہ اس کو مشینوں سے بھی بنایا جاتا ہے. سفید رنگ کا جو گڑ ہوتا ہے وہ صحیح نہیں ہوتا. جو براؤنش گڑ ہوتا ہے اور جو اپنے ہاتھ سے آپ کسی گاؤں سے یا گوٹ سے خریدیں گے, جو آپ دیکھ رہے ہیں کہ بڑے بڑے جو اسٹیل کے کڑھائیاں ہوتی ہیں اس کے اندر جو بنتا ہے, اس کے اندر سب سے بڑا خاصہ یہ ہوتا ہے کہ اس کے اندر جیسے میں نے عرض کیا کہ آئرن بہت ہوتا ہے. آئرن ہونے کی یہ وجہ ہوتی ہے کہ جب گنے کا رس تازہ تازہ نکالا جاتا ہے اور اس کو لوہے میں ڈالا جاتا ہے, جو لوہا جو ہوتا ہے اس کے اندر جب وہ پکتا ہے تو ایک آئرن کی پرسنٹیج بھی میگنیشیم بھی اس میں آ جاتا ہے. اور اسی طریقے سے یہ ہمارے صحت کے لیے بہت اچھا ہے. اگر ہم اپنے گھروں سے سفید چینی اٹھا کر پھینک دیں اور صرف گڑ کا استعمال کریں تو ہم کئی بیماریوں سے بچ سکتے ہیں. ناظرین, یہ تھا ہمارا آج کا پروگرام. اللہ تعالیٰ سے دعا ہے, اللہ تعالیٰ آپ سب کو شفائے کاملہ و عاجل عطا فرمائے. میرے لیے اور میری ٹیم کے لیے دعا کیجیے. اپنے میزبان حکیم سید عبد الباسط کو اب دیجیے اجازت. السلام علیکم ورحمۃ اللہ.